यसमा एकपटक मात्र यस्तो छलफल भएको छ। त्रिभुवन विश्वविद्यालयले जेठ 14 गते गर्ने भनेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव जेठ 18 गतिलाई सारेको छ। विद्यार्थी सङ्गठनहरूसँग सहमति गर्न समय नपुगेकाले 18 गते चुनाव गर्ने गरी चुनावी कार्यतालिका सार्वजनिक गरेको त्रिभुवन विश्वविद्यालयका विद्यार्थी कल्याणकारिणी निर्देशनालयका महानिर्देशक गङ्गाबहादुर थापाले जानकारी दिनुभयो। त्रिवेले सार्वजनिक गरेको कार्यतालिका अनुसार 8 गते मतदाताको नामावली प्रकाशन गर्ने र 11 गते उम्मेदवारी दर्ता गर्ने मिति तोकिएको छ। नेवी संघ एमाले निकट अनि राष्ट्रबिउ चुनावको पक्षमा भए पनि एकीकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारी सहितका 19 विद्यार्थी संगठनले भने सहमति नगरी चुनावको मिति तोकेको भन्दै विरोध गर्दै आइरहेका छन्। सिराहमा एकजनाको पानी पिउँदा पिउँदै ज्यान गएको छ। चन्द्र अयोध्यापुर एक चोहरुवा चोकमा पानी पिउँदा पिउँदै सी लोरवा पसवारी छका 50 वर्षीय जगन्नाथ यादवको ज्यान गएको हो। सिरिहा माडरबाट जनकपुरतर्फ जाँदै गरेको ना 3 ख 2460 नम्बरको बसमा यात्रा गरिरहेका यादवको चोकमा पानी पिउँदा पिउँदै मृत्यु भएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ। पूर्वी चितवनको रत्नगर 3 आज बिहान भएको सवारी दुर्घटनामा परि एकजना गम्भीर घाइते भएका छन्। रत्नगर 3 शान्ति चोकमा रोकिराखेको ना 4 ख 1598 नम्बरको ट्याङ्करलाई पूर्वबाट आउँदै गरेको ना 4 ख 1837 नम्बरको ट्रकले बिहान 3 बजेतिर टक्कर दिँदा ट्रकका चालक अन्दाजी 32 वर्षका आनन्द सुवेदी घाइते भएका हुन्। दुर्घटनापछि घाइते सुवेदीको बायाँ खुट्टाको घुँडा मुनिको भाग छुटिएको इलाका प्रहरी कार्यालय रत्नगरका प्रहरी निरीक्षक एवं प्रवक्ता केदार पन्तले जानकारी दिनुभयो। घाइते सुवेदीलाई उपचारका लागि पुरानो मेडिकल कलेज लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौँ रेफर गरिएको प्रहरीले जनाएको छ। अब पालो अर्पण जनआवासको अर्पण जनआवासमा हाम्रो प्रश्न छ, पार्टी पुनर्निर्माणका लागि मोहन वैद्यलाई नेतृत्व दिन तयार रहेको नेकपा माओवादीका अध्यक्ष प्रचण्डको घोषणाप्रति तपाईँको विचार के छ? ए पार्टी एकताका लागि त्याग, बी बाबुरामलाई चिडाउने काम, र सी बोलीमा भर छैन। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन औबिसे काठमाडौँ, मुगलिन दमौली पोखरा, नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 चौक चितवन फोन नंबर 0556 63 63 मोबाइल नंबर 98 5 50 61 743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिनभर घाम लाग्ने पनि महाशाखाको भनाइ छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार, भारतको लोकसभा चुनावको मतगणना जारी छ। मतगणनाको हालसम्मको नतिजामा भारतीय जनता पार्टी अगाडि देखिएको छ। सत्तारूढ कङ्ग्रेस आई दोस्रो नम्बरमा रहेको छ। यो समाचार तयार पार्दासम्म भाजपा 285 सिटमा अगाडि छ भने उसले एक स्थानमा जित हासिल गरिसकेको छ। त्यसै गरी कङ्ग्रेसले 76 सिटमा अग्रता कायम गरेको छ भने अन्य पार्टीहरूले 127 सिटमा अग्रता कायम गरेका छन्। दिउँसोसम्म सबै क्षेत्रको मतपरिणाम सार्वजनिक भइसक्ने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। 543 सिटका लागि 7 अप्रिलदेखि 12 मेसम्म 9 चरणमा मतदान भएकोमा 55 करोडभन्दा बढी नागरिकले मतदान गरेका थिए। भारतीय चुनाव आयोगको अनुसार यो चुनावमा 66.4% मतदान भएको छ, जसमा पश्चिम बङ्गाल, ओडिसा र आन्ध्र प्रदेशमा सबैभन्दा बढी मतदान भएको छ। सरकार बनाउनका लागि 272 सिट आवश्यक पर्दछ। खेल समाचार। पूर्वी चितवनको सौराहामा जारी प्रथम गैंडा कप फुटबल प्रतियोगितामा आजदेखि सेमी फाइनल चरणका खेल सुरु हुँदैछ। पहिलो सेमी फाइनलमा आज आयोजक सौराहा युवा समाज र हर्दी युवा समाज भण्डाराबीच प्रतिस्पर्धा हुनेछ। आयोजक सौराहाले पहिलो खेलमा गैंडाकोट फुटबल क्लबलाई पराजित गर्दै सोझै सेमी फाइनलमा प्रवेश गरेको भने हर्दी युवा समाजले पहिलो खेलमा रामपुर फुटबल क्लब तथा क्वार्टर फाइनलमा यङ स्टार कावासुतीलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। खेल अपरान्न 3 बजेपछि बागमारा सामुदायिक वनको चौरमा सुरु हुनेछ। दोस्रो सेमी फाइनलमा भने नानगढ फुटबल क्लब र स्टार स्पोर्ट्स क्लब गर्दी माडीबीच भोलि प्रतिस्पर्धा हुनेछ। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आज बस्दै केन्द्रीय समिति अघि बाबुराम पक्षलाई मनाउन पदाधिकारी बैठक बस्ने। संसदको वर्ष अधिवेशन आगामी जेठ 16 गतिदेखि सुरु हुने। सोभिको निर्वाचन जेठ 18 गतिलाई सर्यो। भारतको लोकसभा चुनावको मतगणना जारी। प्रारम्भिक नतिजामा भारतीय जनता पार्टी अगाडि। र सौराहामा जारी गैंडा कप फुटबलको पहिलो सेमी फाइनलमा आज भण्डारा र सौराहा भिड्दै। हवस् त, बिहान 10 बजेको अर्पण समाचार सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण समाचारको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल, रत्ननगर, मोबाइल 9845049728, प्रेम हिमाली, चैनपुर, मोबाइल 9845568075, र दीपक बस्नेत, चैनपुर, मोबाइल 9845597258। शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर 0556362290। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युड मल्टीलर्निंग एकाडेमी म्याथ साइन्स र टेस्ट नदी 5 विषयमा मात्र SLC र +2 गर्न पाइने, साथै इङ्ग्लिस, जापानीज, कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने। एटिच्युड मल्टीलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेभलपमेन्ट बैङ्कको माथि। मोबाइल 9845546174। कविज्यू नमस्कार। नमस्कार। लौ न कविज्यू, राम्रो विश्वासिलो ओरिजिनल अनि सुपथ मूल्यमा गरायसी प्रयोगका विद्युतीय सामग्रीहरू कहाँ पाइन्छ होला? सामसुङ, हिमस्टार, बजाज कम्पनीका चाहिएमा सामान, मेघा इलेक्ट्रोनिक्स नै विश्वासिलो नाम। यति कुरा चाहिँ जान, टिभी, फ्रिज, वासिङ मेसिन भरपर्दो, बलियो र सस्तो, अन्त पाइन्न ओरिजिनल सामान मेघामा पाए जस्तो। सामसुङ र हिम स्टार ब्रान्ड का टिभी, फ्रिज, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रो ओभन, एयर कन्डिसनर, राइस कुकर, पंखा, आइरन, बजाज कंपनी को ग्यास चुलो, पंखा, प्रेसर कुकर, आइरन, टाइमेक्स कंपनी का ग्यारेन्टी वाला आकर्षक घड़ी हरू, साथ में इन्वर्टर, बैटरी, डिस होम लगायत अन्य घरायसी प्रयोजन का विद्युतीय सामग्री उपलब्ध छ। सम्पर्क मेगा इलेक्ट्रोनिक्स रत्नगर 2 टाँडी बजार पिपल चौतारी को ठीक अगाड़ी उत्तर तर्फ। फोन नंबर 0556563304, मोबाइल 9845527251। के तपाईं घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ?